www.attableek.com, The Reviver of Iman. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا لا تكونوا كالذين آذوا موسى فبرأه الله مما قالوا وكان عند الله وجيها يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما إنا عرضنا الأمانة على السماوات والأرض والجبال فأبين أن يحملنها وأشفقن منها وحملها الإنسان إنه كان ظلوما جهولا ليعذب الله المنافقين والمنافقات والمشركين والمشركات ويتوب الله على المؤمنين والمؤمنات وكان الله غفورا رحيما صدق الله العظيم. بسم الله الرحمن الرحيم. نحمده ونصلي على رسوله الكريم. فلعلك باخ نفسك على آثارهم إن لم يؤمنوا بهذا الحديث أسفا. إنا جعلنا ما على الأرض زينة لها لنبلوهم أحسن أيهم أحسن عملا. بولے سب آنے ہیں وہاں تائی تھی میں کر دی ہوں دنیا کی بیجا محبت کا بیان, حب دنیا کی ماہیت, دنیا کے تمام جھگڑوں بکھیروں اور مخلوقات اور موجودہ چیزوں کے ساتھ تعلق رکھنے کا نام دنیا کی محبت ہے. حضرت اسی چکر میں رہنا, دنیا کے تمام جھگڑوں بکھیروں اور مخلوقات اور موجودہ چیزوں کے ساتھ تعلق رکھنے کا نام دنیا کی محبت ہے. لائے البتہ علم و معرفت الہی اور نیک کام جن کا ثمرہ مرنے کے بعد ملنے والا ہے, ان کا وقوع اگرچہ دنیا میں ہوتا ہے مگر در حقیقت وہ دنیا سے مستثنیٰ ہے. خالی اگر دنیا ہی کو ہو کے رہے تو ظاہر ہے دنیا کی محبت ہے, لیکن اگر دنیا میں یہ سب کام کیا, علم و معرفت الہی حاصل کیا, تو بھی اچھی بات ہے. پڑھا کسی مرتبہ, جب سنانے لگے تو دوسری بات رہا تھی, ابھی کئی مرتبہ پڑھا, دل دہن میں اتنی وقع نہیں آئی تھی, اس کو سنایا تھا دل میں. البتہ علم و معرفت الہی اور نیک کام جس کا ثمرہ مرنے کے بعد ملنے والا ہے, ان کا وقوع اگرچہ دنیا میں ہوتا ہے مگر در حقیقت وہ دنیا سے مستثنیٰ ہے, وہ دنیا ہی نہیں, اور ان کی محبت دنیا کی محبت نہیں, سب ہے تجارت ہے سب کچھ ہے لیکن اس کے لیے ہے علم و معرفت بلکہ آخرت کی محبت ہے. اللہ تعالیٰ فرماتا ہے انا جعلنا ما علی الارض زینۃ لها لنبلوهم ایہم احسن عملا. ہم نے دنیا کی تمام چیزوں کو زمین کی زینت کا سامان بنایا ہے تاکہ لوگوں کو آزمائیں کہ کون بہتر عمل کرتا ہے. زینت ہے دنیا میں رہ رہا ہے لیکن اس سے الگ ہو کر کے علم و معرفت حاصل کرتا ہے تو پھر دنیا میں گویا کہ آئی نہیں رہا ہی نہیں آخرت ہی کا آدمی. یاد رکھو فرما رہے ہیں تفسیر کر رہے ہیں یاد رکھو کہ آدمی کو جاہ و مال کے علاوہ زمین کی بھی محبت ہوا کرتی ہے. مثلا مکان بنائے یا کھیتی کرے نباتات کی بھی محبت ہوتی ہے. مثلا جڑی بوٹی ہو کو اس کو دواؤں میں استعمال کرے یا ترکاری و دیگر پیداوار یا پھل پھول ہو اس کو کھائے اور مزہ اڑائے. اور معدنیات کی بھی محبت ہوتی ہے مثلا برتن اور تاکہ برتن اور اوزار بنائے یا زیور بنوا کر پہنے یا نقد جمع کرے. حیوانات کی بھی محبت ہوتی ہے مثلا شکار کرے اور کھائے یا ان پر سواری کرے اور اپنی زینت بڑھائے. اور آدمیوں کی بھی محبت ہوتی ہے مثلا یہ کہ عورتوں کو منقوہ اور خادمہ بنائے یا مردوں کو غلام اور نوکر اور خدمتگار بنائے. انہی چیزوں کے محبت کا نام ہوائے نفس ہے. انہی چیزوں کی محبت کا نام جس کو حق تعالیٰ نے فرمایا وَنَهَا النَّفْسَ عَنِ الْهَوَى وَإِنَّ الْجَنَّةَ لَمَثْوًى. وَنَهَا النَّفْسَ عَنِ الْهَوَى جس نے اپنے نفس کو خواہش سے روک لیا اس کا ٹھکانہ جنت. اگر ان چیزوں میں مطلب کہ تجاوز نہیں کیا حد سے تو پھر یہ جنت کا سبب ہے جنت میں پہنچانے والا ہے. انہی چیزوں کی محبت کا نام ہوائے نفس ہے جس کو حق تعالیٰ نے فرمایا وَنَهَا النَّفْسَ عَنِ الْهَوَى وَإِنَّ الْجَنَّةَ لَمَثْوًى. جس نے ان ہوائے نفسانی کو روکا تو پھر جنت اس کا ٹھکانہ ہے. جس نے اپنے نفس کو نفخائش سے روک لیا اس کا ٹھکانہ جنت ہے. یاد رکھو کہ دنیا کی زندگی محض کھیل اور تماشا ہے. یاد رکھو کہ دنیا کی زندگی محض کھیل اور تماشا ہے اور اسی میں اکثر باطنی امراض مہلکہ مطلب غرور نخوت کینہ حسد ریا تفاخر اور بڑھوتری کی حس پیدا ہوتی ہے. اور جب انسان کو حیات دنیاوی کی درستی اور آرائش کا شوق پیدا ہوتا ہے تو صنعت و حرفت زراعت و تجارت کے ناپائیدار مشغلوں میں ایسا پھنس جاتا ہے کہ آگے پیچھے مبدا و معاد کو اس کی کوئی خبر نہیں رہتی. اعتدال میں پڑھا نہیں جاتا پھنستا ہے تو پھنستا ہی چلا جاتا ہے. ظاہر و باطن دونوں دنیا کے ہو رہتے ہیں. ظاہر و باطن دونوں دنیا کے ہو رہتے ہیں. قلب محبت دنیا میں مشغول ہو جاتا ہے حالانکہ ان سے مقصود یہی تھا کہ مسافران آخرت بآسانی اپنا سفر ختم کر سکیں ان چیزوں سے مدد لیں اور مدد لے کر کے آخرت کے راستے کو چلیں اور پہنچے. مگر بے وقوف اور احمق لوگوں نے انہیں کو مقصود اصلی سمجھ لیا. جو کچھ ہے یہی ہے اس کے علاوہ کچھ نہیں. منع نہیں کیا سب چیزوں کی محبت کو بھی یاد کرا دیا ہے لیکن ایسی محبت جو ہوئی اسی کا ہو کے رہے نہیں کی ممنوع. اور طرح طرح کے مشغلوں اور قسم قسم کی خواہشوں میں ایسے پڑے کہ آنے والے وقت کو بالکل بھول گئے. ان لوگوں کی مثال ایسی ہے جیسے کوئی شخص حج کی نیت سے روانہ ہوا اور جنگل میں پہنچ کر سواری کے گھاس دانا مرکبی سواری کے موٹا تازہ کرنے کی فکر میں لگ جائے اور ہمراہیوں سے پیچھے رہ جائے. جنگل آیا جنگل میں اپنے موچی چھوڑ دیا تاکہ پربا ہو جائے موٹی ہو جائے. افسوس ہے اس کی حالت پر جو تنہا جنگل میں رہ گیا سب چلے گئے ये अपने जानवर को मोटा करते रह गए, अपने खाने पीने में रह गए, मेवा जात जमा करते रह गए और काफिला को कुछ कर गया। और काफिला कुछ कर गया जिस नियत से चला था, यानी हज, वो भी खत्म हो गया। और नतीजा ये हुआ कि जंगली दरिंदों ने मोटी ताली सवारी को भी चीर फाड़ डाला और उसको भी अपने मुंह का निवाला बना दिया। याद रखो कि दुनिया आखिर की खेती और मंदिर का पड़ाव है। अल्लाह ताला ईमान दे। याद रखो कि दुनिया आखिर की खेती और मंदिर का पड़ाव है और तुम अपने जिसमें खाकी पर सवार होकर सफर आखिरत कर रहे हो। ये बदन जो है हमारे क्या है, ये सवारी है, आखिरत की सवारी है। ये बहुत हजरत क्या ही होता थे, दूसरे अंदाज इसकी बात आती रहती थी। याद रखो कि दुनिया आखिरत की खेती है और मंदिर का पड़ाव है और तुम अपने जिसमें खाकी पर सवार होकर सफर आखिरत कर रहे हो, इसलिए तुमको चाहिए कि अपनी सवारी का घास दाना बकरे के फायदे उठाओ और सफरी जरा तुम्हें काम आने वाला सामान मुहैया करके वो बीज बो जिसको आखिरत में काटो। जरूरी चीजें तो ले जाना होगा लेकिन उसको इस तरह रखो कि घास दाना बकरे के फायदे उठाओ और सफरी जरूरतों में काम आने वाला सामान मुहैया करके वो बीज बो जिसको आखिरत में काटो। ये जरूरत है इसकी लेकिन इसको हद के अंदर रखो। और फिर दायमी जिंदगी आराम से गुजार सको। अगर ये माताहत सवारी की परवरिश और फरबही में मशगूल हो जाओगे तो काफिला कूच कर जाएगा और तुम मंजिल मकसूद तक न पहुंच सकोगे। दुनिया में मखलूक की मिसाल ऐसी है जैसे एक कश्ती पर कुछ आदमी सवार हो। इमाम गज़ाली लिखा है, दुनिया में मखलूक की मिसाल ऐसी है जैसे एक कश्ती पर कुछ आदमी सवार हो और कश्ती किसी जजीरे पर आके ठहरे और कश्ती का मल्लाह सवारियों को इजाजत दे दे कि जाओ जजीरे में उतर कर अपनी जरूरतें पूरी कराओ। हम अंदर वगैरह में हम उतरे उतरे और लोग उतरे थे अंदर में गए, मगर होशियारी से काम लेना, जगह खतरनाक है और अभी सफर दूर है। गलत सवारियां उतरी और इधर उधर मुंतशी होकर कई अकसाम पर मुनकसिम हो गई। बात तो जरूरी हाजत से फारिग होते ही लौटाए, उसमें भी कई किस्म के लोग हो गए। बात तो जरूरी हाजत से फारिग होते ही लौट पड़े, फजूल वक्त गुजारना उनको अच्छा ना मालूम हुआ, पर देखा कि कश्ती खाली पड़ी है लिहाजा अपनी पसंद के माफी सारी कश्ती में आधा दर्जे के हवादार और फराग जगह मुंतखब करके वहां बैठ गए। यह सब कश्ती खाली है, अच्छी जगह पर जा करके बैठ गए और बाद जजीरे की खुशगवार हवा खाने और खुश इधान परिंदों की सुरीली आवाजों से सुनने में लग गए। सब्ज मखमली फर्श और रंग बिरंग के फूल बूटों और तरह तरह के पत्थरों और दरख्तों की गुलकारियों में मशगूल हो गए, मगर फिर जल्दी होश आ गया और फौरन कश्ती की जानिब वापस आ गए। लगे तो रहे लेकिन होश आ गए, भाई इधर रहो तो उधर नुकसान हो जाएगा, फौरन आ गए। यहां पहुंच के देखा कि जगह तंग रह गई है और पुरबहार व पुरफिजा जगहों पर उनसे पहले आ जाने वाले लोग बिस्तर लगा चुके हैं, लिहाजा उस तंग ही जगह में तकलीफ के साथ बैठ गए और चंद लोग उस जजीरे के आदि बाहर पर ऐसे फरेबते हुए कि दरियाई खुशनुमा सीपों और पहाड़ी खूबसूरत पत्थरों से के छोड़ने को उनका दिल नहीं चाहा। दरिया किनारे सीप वगैरह रहती है, पर उनका बोझ लाद कर उन्होंने अपनी कमर पर रखा और समुन्द्र के किनारे पर पहुंचे कि कश्ती पर सवार हूं, देखा कि कश्ती लबरेज हो चुकी है, जगह ही नहीं है। उसमें न अपने बैठने की जगह है न फजूल बोझ के रखने की कोई इम्कान है। अब हैरान है कि क्या करें। इधर तो बोझ के फेंकने को नफ गवारा नहीं करता, उतना जात के लिया है, अब कैसे उसको फेंके हैं। और उधर अपने बैठने तक को जगह नहीं मिल रही है, गरज कह रहे द्रवेश बजारे द्रवेश, नहायत दिक्कत के साथ एक नहायत तंग जगह में घुस बैठे और कंकरों पत्थरों के बारे ग्रह को अपने सर पर डाल दिया। अब उनकी हालत को तुम ही अंदाजा कर दो कि क्या होगी, कमर अलग दुखेगी, कमर अलग दुखेगी, गर्दन जुदा टूटेगा, और जिस मुसीबत और तकलीफ के साथ वक्त कटेगा उसको उनका दिल ही खूब समझेगा। और बाल लोग तो और काहे निकले, और बाल लोग जदीदा के दिल फरोज हुस्न पर ऐसे आशिक हुए कि कश्ती और समुन्दर सबको भूल गए। फूल सूंघने और फल खाने में मसरूफ हो गया। आया रूम में फूल सूंघने और फल खाने में मसरूफ हो गए और कुछ खबर न रही कि कहाँ जाना है, और यहाँ रहकर दरिंदों और मूदी जानवरों की गजा बनना है। आखिर जब सबके बाद दिले नाखास्ता साहिल पर पहुंचे तो कश्ती में नाम को भी जगह नजर नहीं आई। थोड़ी देर बाद कश्ती लंगर उठाकर वहां से चल दी, और ये लोग किनारे पर खड़े हसरत भरी नजरों से अपने हमराहियों को देखते रह गए, कुछ छूट भी गए। आखिर का नतीजा ये हुआ कि जदीरे के दरिंदों ने उनको फाड़ डाला, और मूदी जानवरों ने उनके नाजुक और खूबसूरत बदन को टुकड़े टुकड़े कर दिया। यही हाल बैनी दुनियादारों का है। अब तुम खुद गौर करके समझो कि किन लोगों पर कौन सी मिसाल चश्मा होती है, तुम ही समझो। अल्लाह ताला हम सबको पहली किस्म के लोगों में अपने फजल करम से शामिल फरमा दे, आमीन। जो शख्स अपने नफ्स माहियत से वाकिफ हो गया और मार्फत उन्हें हासिल कर ली, और जिसने दुनियाए दनी की हकीकत को समझ ली, वो खूब समझ सकता है कि हक ताला की मोहब्बत के बगैर आखिर की जावेद नेमतें हरगी नहीं मिल सकती, और हक ताला के मोहब्बत के साथ दुनिया के मोहब्बत का जमा होना ऐसा ही नामुमकिन है जिसे एक बर्तन में आग और पानी का जमा हो जाना नामुमकिन है। और जब तक इंसान दुनिया से मन मुंह न फेरेगा, इन फानी ताल्लुकात को मुनकता करे और बकदे जरूरत दुनिया पर करार करके इत्मीनान हर लहजा फिक्र और जिक्र इलाही में मशगूल हो जाए, उस वक्त तक ताला की मोहब्बत पैदा नहीं होगी। अगर तुम्हारी ऐसी हालत हो जाए और नूर बसीरत के मुशाहदे से ये असरार मुनकशिफ हो जाए, तब तो किसी के समझाने और बतलाने की हाजत ही नहीं, वरना शरीयत के ताबे बनकर देखो कि अल्लाह ताला ने दुनिया की किस कदर मदद फरमाई है। तकरीबन तिहाई कुरान इसी दिलफरेज सब्ज़दार और ज़हर हलाल की बुराइयों से भरा हुआ कुरान वाकई है। चाचा फरमाया वम्मा मन तगा वासर हयात दुनिया फैनल जहीम है मावा, और जिन्होंने सरकशी की और दुनिया को आखिर पर तरजीह दी वो जहन्नमी है। रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ताज्जुब है उन बंदों पर जो आलम बाला को आलम बका को सच्चा समझे और फिर से नापायदा दुनिया पर फरिश्ते हों। हकीकत यही है, हम लोग न सोचे न समझे। खूब समझ लो कि लोग दुनिया को मकसूद समझकर उसके कमाने में मशगूल हो जाते हैं, वो सदा परेशान रहते हैं, उनकी तलब कभी खत्म नहीं होती, सही बात, और उनकी फिक्र कभी रफा नहीं होती, उनकी आरजू कभी पूरी नहीं हो सकती, उनका रंज और गम कभी दूर नहीं हो सकता। दुनिया की हकीकत कूड़े पर नजर आती है, कूड़े पर। हदीस में आता है कि रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम ने एक मर्तबा अबू हुरैरा का हाथ पकड़ा और आप कूड़े के ढेर पर लाकर खड़ा कर दिया, जहां मुर्दों की खोपड़ियां और निजासत और गंदगी के ढेर और वो सीधा हड्डियां और फटे पुराने कपड़े पड़े हुए थे, देखी दिखलाया जाकर के, और फरमाया कि देखो अबू हुरैरा, ये है दुनिया की हकीकत। ये हुजूर की हदीस है ना, अब इसको क्यों न सुनाया जाए। था इन हदीसों को हम लोग सुनाते भी नहीं, न पढ़ते हैं न सुनते हैं, बात यही है। फरमाए देखो आखिर इस्लाकिया की हजरत अबू हुरैरा को देख रहा है, कितने बड़े साहबी ये उनको देख रहा है। और एक कूड़े के ढेर, नजासत और गलासत के ढेर और बोसीदा हड्डियां और फटे पुराने कपड़े पड़े हुए थे, और फरमाया देखो अबू हुरैरा, ये है दुनिया की हकीकत। एक वक्त वो था कि खोपड़ियों में भी तुम्हारी तरह उम्मीदें और आरजुएं जोश मार रही थी, ये खोपड़ी जो पड़ी है, और हिर्स और हवस से लबरेज थी, और आज किस बुरे हाल में कूड़े पर पड़ी हुई है। ये चंद रोज में खाक हो जाएंगी, आज तो खोपड़ी है भी जाहिर, पता नहीं चले कहां गई, देखे क्या हालात है। चंद रोज में खाक हो जाएंगे, उनका पता निशान भी न रहेगा। देखो ये गलाजत और फुजरा जो जो तुमको नजर आ रहा है, वही तुम्हारी गजा है जिसके पेट के अंदर भरने के लिए हलाल और हराम की भी इंतजार नहीं होता। एक दिन था कि रंग बिरंग के खाने बनकर तुम्हारे पेट में था, और आज यहाँ कूड़े पर किस गंदी हालत में पड़ा हुआ है, उसकी बू से लोग भागते हैं, घिनाते हैं। देखो यही पुराने चिथरे किसी वक्त तुम्हारे चमक दमक करने वाले लिबास थे, आज उनको हवाएं इधर उधर उड़ाए फिरती हैं, और कोई पुरसाने हार नहीं होता। देखो ये हड्डियां किसी दिन तुम्हारी सवारी के जानवर और मवेशी थे, जिन पर जाने देते देते और कतर कतार किया करते थे, मगर आज उनका हाल इजार यह है। अय अबू हुरैरा, ये दुनिया की हकीकत है जिसका काबिल इबरत अंजाम दुनिया में जाहिर हो गया, जिसका काबिल इबरत अंजाम दुनिया में जाहिर हो गया, पर जिसको रोना हो रो। यह हदीस है, मैंने लिख दिया। सुभान अल्लाह, ये था हुजूर सल्लल्लाहु अलैहि वसल्लम का वाद, ये था हुजूर जिसका अब रवाज न रहा, हमने लिख दिया। सुभान अल्लाह, ये था हुजूर सल्लल्लाहु अलैहि वसल्लम का वाद जिसका अब रवाज न रहा, तो फिर कैसे हमारी इस्लाह हो, और कैसे दुनिया से नफरत और आखिर की तरह रगबत हो। मोहम्मद कमल जुमा, हरे ईसा अलैहिस्सलाम पर एक दिन दुनिया की हकीकत मुनकशिफ हुई। उन्हें देखा कि एक बदसूरत बुढ़िया बनाव श्रृंगार के किए हुए जेवर और पोशाक पहने बनी ठनी बैठी है। आपने पूछा कि अरे बुढ़िया, तू कितने लोगों से निकाह कर चुकी है। बुढ़िया ने जवाब दिया कि बेशुमार आदमियों से। आपने फरमाया उन शोहरों का इंतकाल हो गया या तुझको तलाक दे बैठे। बुढ़िया ने जवाब दिया कि तलाक देने की हिम्मत तो किसी को नहीं हुई थी, तलाक देने की हिम्मत तो किसको होती है, मैंने सबको मार डाला। ये सुनकर हजरत ईसा अलैहिस्सलाम ने फरमाया तेरे मौजूदा शोहरों पर अफसोस है, उनको गुज़श्ता शोहरों के हालत पर इबरत नहीं होती। शोहर तो उनको मार डाला, फिर भी उसके दीवाने पीछे पीछे पड़े हुए। मुसलमानों होशियार हो जाओ और समझो दुनिया बड़ी बेवफा है, उससे बचो, उसका जादू हारूत के शहर से ज्यादा और जल्द असर करता है। अगर पुराना नमक जौ की रोटी के साथ खाकर और टाट पहनकर जिंदगी गुजारोगे तब भी गुजर जाएगी, मगर आखिरत की फिक्र करो, जो वहां की रत्ती बराबर नेमत का न मिलना भी बेहद तकलीफ का सबब होगा। اللہ تعالی ہم سب کی حفاظت فرمائے. آمین. دنیا کی مثال ایسی ہے جیسے مہمان نواز نے اپنا مکان آراستہ کیا اور شیشہ آراستہ سجا کر مہمانوں کو بلایا اور ان کو اس میں بٹھا کر عطر اور خوشبو اور پھولوں سے بھرا ہوا طباخ ان کے سامنے رکھ دیا. ظاہر ہے کہ صاحب مکان کا مطلب اس سے یہ ہے کہ طباخ میں رکھے ہوئے پھولوں کو سونگھو اور پاس والوں کے آگے سرکا دو. اب وہ اس طرح نفع اٹھائے جیسے تمہیں اٹھایا اور بخوشی خاطر برابر والوں کے سامنے کر دیں اور بخوشی خاطر برابر والوں کے سامنے کر دیں نفع کیا آگے بڑھا دیا. یہ مطلب نہیں ہے کہ سارے طباخ پر تم ہی قبضہ کر بیٹھو. بس اگر کوئی شخص آداب مجلس سے واقف نہ ہو اور طباخ کو اپنا نذرانہ سمجھ کر اپنے بغل میں دبائے تو اس کی حماقت پر تمام حاضرین مجلس ہنسیں گے. دیکھے چلا اس کا مذاق اڑائیں گے. اس کے بعد یہ نتیجہ ہوگا کہ مالک مکان زبردستی طباخ چھین کر دوسرے کے سامنے رکھ دے گا. صحیح بات ہے. تم ہی سوچو کہ اس وقت اس کو کیسی ندامت ہوگی. اسی طرح دنیا حق تعالیٰ کی میزبانی کی جگہ ہے. اس سے حق تعالیٰ کی یہ مقصود ہے کہ مسافران آخرت آئیں اور بقدر ضرورت اس طرح نفع اٹھائیں جس طرح مستعار چیزوں سے نفع اٹھاتے ہیں مانگی ہوئی چیزیں اور اپنی حاجت رفع کیا کرتے ہیں. اس کے بعد بخوشی خاطر ان کو دوسروں کے حوالہ کر کے اپنا راستہ لیں اور آخرت میں آ پہنچیں. پر مستعار چیزوں سے دل کا لگانا پر مستعار چیزوں سے دل کو لگانا حقیقت میں چلتے وقت اپنے آپ کو شرمندہ کرنا اور رنجیدہ بنانا ہے. اس مثال کو خوب سمجھنا چاہیے اور ان کے مطابق اپنا حال بنانا چاہیے. واللہ الموفق. بس بیان ختم ہو گیا. ٹھیک ہے. پھر بخل و مال کا بیان کیا. ہاں اللہ نئی کتاب کو سنانا چاہیے. ان چیزوں کو سناتا بھی نہیں آدمی. شرماتا ہے کہ دنیا دار کیا کہیں گے کہ دنیا سے ہم لوگوں کو بھی کچھ دور کر رہے ہیں. کیا دنیا دیکھ رہے ہو کیا ہے. یہ دنیا ہے. کوئی کہہ رہا تھا کہ یہ جس کے پریشانی ہے سانسوں لے رہے ہیں. کون کہہ رہا تھا کہ وہ گجرات کے بارے میں کہہ رہے تھے کہ ٹرک کھڑا ہوا لیکن دے نہیں رہے سب جمع کیے ہوئے. یعنی وہی جو چیز ہے لیکن یہ مر رہے لوگ ہے موجود. میں کہا بھائی میں تو یہاں کے مدیر سمجھتا ہے گجرات کے مدیر نہیں سمجھ رہا تھا. میں کہا ہے نہیں زیادہ مہنگے میں بیچیں گے. دنیا ایسی چیز ہے. اللہ تعالی ہم سب لوگوں کو دنیا سے حصہ دے بقدر ضرورت. غفلت میں ڈالنے والا وہ حصہ نہ ہو. ہمیں بڑی بڑی نعمتیں ملی ہیں لیکن جو اہل اللہ ہیں اسے نبھاتے ہیں وہ استعمال بھی کرتے ہیں اور اپنے کو بچا کر کے لے چلتے ہیں. اللہ ہم سب کو اس کی توفیق دے. اللہ صلی اللہ علیہ وسلم. اصل چیز یہی ہے اور یہ حالات اس لیے پیش ہوتے ہیں تاکہ ان چیزوں کو سامنے رکھا جائے اور اسے عبرت حاصل کیا جائے نصیحت حاصل کی جائے. کیسے بے بس ہیں بڑے بڑے ڈاکٹر بے بس ہیں بڑے بڑے مالدار بے بس ہیں. کچھ نہیں چل رہی ہے کسی کی. مرتے چلے جا رہے ہیں. اللہ تعالی ہم سب لوگوں کو آخرت کی فکر پیدا فرما دے اور آخرت کی تیاری کے لیے ہم کو آمادہ کر دے اور ہمارے لیے آسان بنا دے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتك يا أرحم الراحمين برحمة سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم.